أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع دودھ کے فوائد ہیں. دودھ کے فوائد کے اوپر تو ہم نے بڑے پروگرامات کیے، اور دودھ کے نقصانات کے متعلق بھی ہم آج آپ کو بتائیں گے کہ اس کا صحیح استعمال کیا ہے اور اسے کتنی مقدار میں لینا چاہیے. سب سے پہلی چیز یہ کہ زیادہ تر جو ہمارے معاشرے کے اندر جو رائج ہے وہ بفیلو یا بھینس کا دودھ رائج ہے، اور عموماً یہ ہمیں بازار سے آسانی سے بھی مل جاتا ہے. اور اسے خوبصورت اور گاڑھا بنانے کے لیے جو ہمارے دودھ والے ہیں وہ اس میں مختلف کیمیکلز بھی ڈالتے ہیں، اس میں مختلف آٹے بھی ملاتے ہیں، اور اس طریقے سے وہ ہم کو گاڑھا کر کے پیش کرتے ہیں، کیونکہ ہماری ڈیمانڈ ہی ایسی ہے کہ دودھ گاڑھا ہونا چاہیے، دودھ مزے کا ہونا چاہیے. تو وہ سب چیزیں جو پیور دودھ میں نہیں ہوتی وہ آرٹیفیشلی ہمیں بنا کر پیش کیا جاتا ہے، اور وہی ہمارے ذہنوں میں ہے کہ دودھ اگر گاڑھا ہوگا تو اچھا ہوگا، دودھ میں اگر ٹیسٹ ہوگا تو وہ اچھا ہوگا. تو بنیادی طور پہ میڈیکلی اگر ہم بات کرتے ہیں تو ہمارے پاکستان میں بھینس کے دودھ کے علاوہ گائے کا دودھ بھی بہت آسانی سے مل جاتا ہے. گائے کے دودھ کی سب سے بڑی خاصہ یہ ہے کہ یہ تھوڑا سا پتلا ہوتا ہے، یعنی کہ بھینس کے دودھ کے مقابلے میں یہ پتلا ہوتا ہے. اور سب سے بڑی بات یہ کہ اس میں اومیگا 3 ہوتا ہے جو دل کے امراض کے لیے بہترین ہوتا ہے. اس میں اینٹی آکسیڈنٹ ایسی چیزیں ہیں جو کہ شوگر کے لیے بہت عمدہ ہے، جو شوگر کا لیول ہے، شوگر پیشنٹ کا لیول جو ہے اس کو مینٹین رکھتا ہے. اسی طریقے سے گائے کے دودھ میں، جیسے میں نے عرض کیا کہ اس میں وٹامنس بھی ہیں، اس میں وٹامن اے بھی ہے، اس میں وٹامن ای بھی ہے، اور اسی طرح سے اس میں زنک بھی شامل ہے. تو اس کا بتانے کا صرف مقصد یہ ہے کہ چونکہ ہمارے پاس وقت بڑا مختصر ہوتا ہے، کہ گائے کے دودھ کا استعمال بچوں کی نشو نما کے لیے بہت اچھا ہے، بچوں کی ہڈیاں جو ہے وہ مضبوط رکھتا ہے، اور اسی طریقے سے ان کی دماغی نشو نما بہتر کرتا ہے، ان کا دماغ مضبوط کرتا ہے. عموماً بچوں کا یہ ہے کہ ماں کا دودھ پینے کے بعد جب اوپر کا دودھ لگایا جاتا ہے تو بھینس کا دودھ ہی دیا جاتا ہے، لیکن اگر آپ کو بھینس کا دودھ اویلیبل ہے تو اس میں ایک ترکیب کرنی پڑتی ہے کہ 3 حصے دودھ ہو اور 1 حصہ سونف کا پانی ہو. اور اس کا طریقہ یہ ہے کہ سونف کو آپ الگ سے پہلے پانی میں ابال لیجئے اور اس کو چھان لیجئے، اور اس کے بعد اس میں جو ہے ایک حصہ جو ہے دودھ میں شامل کر لیجئے، اور وہ دودھ اگر بچوں کو دیا جائے تو اس میں نسبتاً جو ہے وہ خرابیاں کم ہو جاتی ہیں. کیونکہ جو بھینس کا دودھ ہے اس میں سب سے بڑی خرابی یہ ہے کہ اس میں پریزرویشن اتنا زیادہ ملایا جاتا ہے کہ جس کی وجہ سے بچوں میں ہائپرنیس آ جاتی ہے. اور یہ ایک تحقیق ہے کہ آج کل کے بچے غصے کے بڑے تیز ہیں، یعنی کہ 4 سال 5 سال کے بچے ہائپر ہو جاتے ہیں، بہت زیادہ شرارتیں کرنا، بہت زیادہ شیطانیاں کرنا. تو یہ ہم اس کی کاز تلاش نہیں کر سکے، لیکن پتہ یہ چلا کہ چونکہ یہ بھینس کا دودھ پیتے ہیں اور اس کے کیمیکل کی وجہ سے ان کے اندر ہائپرنیس آ جاتی ہے. تو اس چیز سے بچنے کا جو طریقہ ہے وہ یہ ہے کہ ہم اپنے معاشرے میں گائے کا دودھ کو اگر عام کریں، اور گائے کا دودھ چونکہ کولیسٹرول بھی اس میں کم ہوتا ہے، اس کو پینے سے کولیسٹرول بھی نہیں بنتا، گڈ کولیسٹرول بنتا ہے. اسی طریقے سے یہ پیٹ کے امراض کے لیے بھی بہت اچھا ہے. اور ادرک جو ہے اس سلسلے میں بڑی اچھی ہے کہ ادرک کا والا دودھ اگر پیا جائے، چاہے وہ گائے کا ہو یا بھینس کا دودھ ہو، ان دونوں میں اگر آپ تھوڑی سی ادرک ڈال کے ابال لیں اور اس کے بعد اس دودھ کو پئیں گے تو وہ آپ کے نظام ہاضمہ کو بھی بہتر کرے گا. بعض لوگ جو ہے وہ اس چیز سے الرجی ہوتے ہیں کہ جتنے بھی جو آئٹم ہیں ڈیری آئٹم، اس سے الرجی ہوتے ہیں. اگر وہ دودھ میں تھوڑی سی ادرک ڈال کے پئیں یا ادرک کا جوس ڈال کے پئیں تو ان کے لیے دودھ جو ہے سوٹیبل ہو جاتا ہے. اسی طریقے سے جیسے میں نے آپ سے عرض کیا کہ یہ شوگر کے پیشنٹ کے لیے بہت معاون ثابت ہوتا ہے، اور اس کا طریقہ کار یہ ہے کہ صبح کے وقت دودھ جو ہے جو آپ ناشتے کا حصہ بنا لیجئے، اور اسے آپ کوشش یہ کریں इतना पीजिए कि जो आप हज़म कर सकते हैं। ज़्यादातर जो है वो 120 ml दूध जो है वो जो एक प्याली होती है वो पीना चाहिए नाश्ते में। इसी तरीके से शाम के वक्त जो बूढ़े अफराद और बच्चे जो हैं वो शाम के वक्त अगर दूध पी लें चाय के साथ तो वो बड़ा अच्छा रहता है। और ख़ास तौर पे हमारे पास जो राइज है कि रात को दूध पीना, उसके टाइमिंग है कि रात कब होती है। रात कब जब होती है कि जब आपके सोने में कम से कम 2.5 घंटे बाकी हो, तो उस वक्त अगर आप दूध पीते हैं तो वो दूध आपको फ़ायदा करेगा, आपके नींद अच्छी लाएगा, आपके निज़ाम हाजमा को बेहतर करेगा, आपकी हड्डियों को कुव्वत देगा, आपके अंदर कैल्शियम पैदा करेगा। लेकिन वही दूध अगर आप सोने से 10 मिनट पहले, जैसे कि हमारे पास राइज है कि बैड टी की तरह उसको हम दूध को बिल्कुल बिस्तर पर लेटने से पहले पीते हैं, तो ये नुकसानदेह होता है। इससे तेजाबियत बढ़ती है, इससे निज़ाम हाजमा ख़राब होता है और अमूमन एसिडिटी के जो शिकार होते हैं वो इसी वजह से होते हैं कि वो रात को दूध पीने के आदि होते हैं। तो रात को दूध ज़रूर पीजिए, लेकिन जैसे मैंने अर्ज़ किया कि सोने में 2.5 घंटा बाकी हो, यानी कि अगर आप 8 बजे खाना खाते हैं तो तकरीबन 1 घंटे बाद आप दूध पी लीजिए, 12 बजे आप सोइए या 11:30 बजे आप सोइए, तो इसमें 2.5 घंटे का जब बीच में वक्फ़ा होता है तो वो दूध आपको फ़ायदा भी करेगा। इसी तरीके से वो लोग जो कि गाय का दूध नहीं पी सकते, उनके लिए भैंस का दूध में ये है कि आप भैंस का दूध अच्छी तरह उबाल के उसका बलाई निकाल दीजिए और उसके बाद उसमें एक हिस्सा पानी का मिला लीजिए। अमूमन मटके का पानी जो है अच्छा रहता है, इसके लिए ज़्यादा बेहतर ये होता है कि मटके का पानी मिलाया जाए, तो उसमें तीसरा हिस्सा यानी कि 1 कप पानी में 3 कप अगर आप दूध डाल के उबालते हैं तो उसके अंदर जो चिकनाई का रेशो होता है वो कम हो जाता है। अमूमन गाय के दूध में और भैंस के दूध के अंदर जो चिकनाई का रेशो है उसमें 30% का जो है वो ज़्यादती होती है, कि भैंस के दूध में 30% के करीब चिकनाई ज़्यादा होती है, तो इसलिए अमूमन वो ये होता है कि देर हज़म होता है। और ख़ास तौर पे हमारे पास एक निज़ाम ये भी हो गया है कि हम दूध पत्ती का इस्तेमाल बहुत करते हैं और दूध पत्ती बाज़ारों में भी बहुत चलती है, उसमें भी ये तरीका होता है कि भैंस का दूध होता है और उसमें चाय में जो लज्जत आती है वो सिर्फ दूध की वजह से, भैंस के दूध की वजह से आती है। तो उसमें चूंकि एक हिस्सा ऑलरेडी, जैसे मैंने कहा कि 25% पानी होना चाहिए, तो उसमें 25% पानी मिलाया जाता है, पत्ती मिलाई जाती है, तो उसमें जो उसके चिकनाई वाले असरात हैं दूध पत्ती के अंदर वो कम हो जाते हैं। तो वो अगर आप बहुत ज़्यादा गर्म ना पिए तो वो सेहत के लिए बेहतर है बनिस्बत खालिस दूध के। इसी तरीके से अगर हम और देखते हैं कि गाय के दूध के क्या फ़ायदे हैं, तो इसमें सबसे अच्छा फ़ायदा यही है कि हमारी सेहत अच्छी रहती है, हमें हल्कापन महसूस होता है, हमारा जिगर अच्छा काम करता है, हमारी किडनीज़ जो है वर्किंग अच्छी करती हैं, हमारा दिमाग जो है वो मजबूत होता है, हमारी हड्डियाँ जो है वो बहुत अच्छी कैल्शियम लेती हैं, मजबूत रहती हैं। और जैसे मैंने अर्ज़ किया कि ओमेगा 3 की वजह से हमारी दिल की धड़कन जो है मुतदल रहती है, दिल को इससे बहुत फ़ायदा होता है। तो अपने घरों में हम कोशिश ये करें कि अगर भैंस के बजाय गाय का दूध का इस्तेमाल ज़्यादा करें तो वो सेहत की भी अलामत होती है, बीमारियाँ कम से कम आती हैं, और सबसे बड़ी बात कॉन्स्टिपेशन है कि गाय के दूध पीने से कॉन्स्टिपेशन भी नहीं रहता। तो अमूमन मैंने ये देखा है कि मेरे कहने पर और जो मरीज़ मेरे मतलब में आते हैं उनको भी मैं ये बताता हूँ कि अब गाय के दूध का इस्तेमाल कीजिए। मैंने देखा बड़े बड़े सुपर स्टोरों में जो है अब बाकायदा गाय का दूध जो है बोतल के अंदर भी आ रहा है, बिल्कुल अच्छी तरीके से वो उसको उन्होंने बाकायदा फॉर्मिंग की है गाय की और उसके बाद उसको उस डब्बों में डाल के और दूध पेश किया है, तो मैं समझता हूँ कि वो दूध जो है सेहत के लिए ज़्यादा अच्छा है। और इसी तरीके से हमको ये भी देखना है कि हमारे बच्चों की जो परवरिश हो रही है उसमें ख़ास तौर पे जब बच्चे 3 से 4 साल के होते हैं तो उनमें हाइपरनेस, अगर गाय का दूध आप पिएंगे तो पिलवाएंगे बच्चों को तो उसमें हाइपरनेस नहीं होगी, वो सॉफ्ट होगा, बच्चा दिमाग के लिहाज से जो है उसकी मेमोरी जो है बड़ी अच्छी होगी, वो हाफिज़ भी अच्छा बनेगा, वो आलिम भी अच्छा बनेगा, और वो जो भी दुनियावी तालीम भी हासिल कर रहा है तो वो अच्छी करेगा। तो गाय के दूध के ये फ़ायदे हैं कि ये हमें बीमारियों से बचाती है। जहाँ तक ताल्लुक़ है कि दवा के तौर पे ऊँटनी का दूध का इस्तेमाल किया जाए, तो ऊँटनी के दूध का सबसे बड़ा ख़ासा है कि ये रेजिस करता है, हमारी क़ुव्वत मुदाफ़ियत को बढ़ाता है। और इस वक्त अफ्रीका में जो नई रिसर्च आई है कि ऊँटनी का दूध जो है वो एड्स की बीमारी से भी बचाता है, हेपेटाइटिस की बीमारी से भी बचाता है, और गुर्दे के मरीज़ जो कि डायलिसिस तक आ गए हैं, वो अगर ऊँटनी का दूध इस्तेमाल करते हैं तो उनके गुर्दे के मामला भी बेहतर हो जाते हैं। लेकिन ऊँटनी का दूध अमूमन फ्रेश लेना चाहिए। और ये आखिरी बात ही करूँ कि दूध जो भी आप लें उसे उबाल कर लीजिए और उसे कच्चा बिल्कुल मत पीजिए। तो नाज़रीन, यहाँ पर हम एक मुख्तसर से वक्फ़े के बाद आपकी कॉल्स लेंगे। मिलते हैं आपसे मुख्तसर से वक्फ़े के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फ़े के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हमारे प्रोग्राम हिकमत और सेहत में हम आपकी कॉल्स लेंगे। हमारे पास एक कॉलर है, पहले उनसे बात कर लेते हैं। जी अस्सलामु अलैकुम। अस्सलामु अलैकुम। जी अस्सलाम वालेकुम। फैसलाबाद से हमारे पास ये कॉल है। अस्सलाम वालेकुम जी वालेकुम सलाम। कौन साहिबा बोल रही हैं? हकीम साहब, मैंने एक तो ये पूछना है कि मेरा बच्चे हैं दो, जी जी उनको जहीन बनाने के लिए बादाम किस तरह देने चाहिए, और दूसरा मैंने आपसे पूछा था, मेरा बेटा है 18 साल का, वो हेल्दी भी है, तो कब्ज उसको बहुत रहती थी, तो आपने बताया था कि सना मक्की और सौंफ दें, तो 6 माह हो गए मुसलसल खा रहा है, इसका कोई नुकसान तो नहीं है? मुसलसल फायदा हो खाने रहा से है या नहीं? उसकी सना मक्की की तासीर गर्म होती है। फायदा हो रहा है जी उसे? जी चलिए मैं बताता हूँ आपको। बहुत शुक्रिया आपका कॉल। देखिए, ये अनीला साहिबा थी फैसलाबाद से, इन्होंने बादाम के मुताबिक बताया कि बादाम को किस तरह, चूँकि हमारा टॉपिक भी दूध का है कि बच्चों को अमूमन क़ुव्वत के लिए, दिमाग की कमज़ोरी को दूर करने के लिए गाय का दूध का इस्तेमाल इस तरह किया जाए कि उसको गर्म कर लें, उसको अच्छी तरह उबाल लीजिए, और उसके बाद तकरीबन 1 पाव दूध बच्चे को सुबह के वक्त दीजिए, और उसमें जो है 11 अदद बादाम के छिलके हटा दें, उसको उबाल के या रात को पानी में भिगा दीजिए, और उसके बाद उस दूध में ग्राइंड कीजिए। तो ये आप दूध दीजिए, इससे इंशाल्लाह दिमाग भी बेहतर होता है और बच्चे की ग्रोथ भी अच्छी होती है। इसी तरीके से कब्ज़ के मुताबिक आपने पूछा, तो मैंने जो नुस्खा बताया था उसमें सना मक्की, सौंफ और मुलट्ठी तीन चीज़ें थी, और तीनों चीज़ों को हम वज़न लेकर और पीस लीजिए, और रात को सोने से पहले 5 ग्राम लीजिए। इसका कोई नुकसान नहीं होता, ये बिल्कुल ऐसी नेचुरल चीज़ें हैं कि जो आपका कॉन्स्टिपेशन का सिस्टम जो है उसे बेहतर करती हैं, तो इसे कई अरसे तक ले सकते हैं। वहाँ पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। कॉल ड्रॉप हो गई है मेरे ख्याल। जी जी जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। जी वाह सलाम। कौन साहब? जी वाजिद अली बात कर रहा हूँ सर, लाहौर से। एक मसला बयान करना था मिसिस के हवाले से है। जी जी जी वो मेरी मिसेज का पेट जो है सर, वो जो है ना वो बड़ा हुआ है, पहले से, पहले कम था, इस तरह से थोड़ा सा बड़ा हो गया, प्रेगनेंसी के बाद ये बढ़ना शुरू है, तो इसका कोई बेहतरीन सा इलाज, कोई नुस्खा बता दें, हम उसको इस्तेमाल में ले आए। ठीक है जनाब, इंशाल्लाह आपको बताता हूँ। इसमें लाहौर से हमें सवाल किया है इन्होंने, पेट के मुताबिक है। देखिए, इसमें जो सबसे पहली बात यह है कि जो पेट उमूमन बढ़ जाता है अगर 1.25 महीने में, तो उसके लिए जो सबसे अच्छी चीज़ होती है वो अरक मको और अरक चहार के नाम से, बाज़ार से आप ले लीजिए, इन दोनों को मिला लीजिए, या सिर्फ अरक चहार, आप आधी प्याली सुबह आधी प्याली शाम, और इसके साथ शरबत बजूरी जो है वो देना लाजमी होता है। और इसी तरीके से अगर आप सफ़ेद ज़ीरा ले लें 100 ग्राम, इसी तरीके से आप इसमें काला ज़ीरा ले लें 50 ग्राम, और इसी तरीके से इसमें बर्ग सदाब जो है 100 ग्राम ले लें। ये तीनों चीज़ों का पाउडर बना लीजिए और सुबह शाम 5-5 ग्राम इसको दीजिए, और इसके साथ नींबू पानी जो होता है उसमें अच्छा आपको शहद मिल जाता है तो शहद डाल के ये निहार मुँह दीजिए, इससे इंशाल्लाह इनका लटका हुआ पेट बेहतर हो जाएगा। तो हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलामुअलैकुम। हेलो, अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से? जी मैं व्याल से बात कर रही हूँ। सारस जी बताइए, सवाल पूछिए। क्या हाल है हकीम साहब, ठीक हैं आप? जी अल्लाह का शुक्र अल्हम्दुलिल्लाह। जी एक तो मेरे बाल बहुत गिर रहे हैं और बढ़ते भी नहीं हैं, दो महीने भी हैं, और मेरे मुंह पे दाने हैं और दाग भी छोड़ गए हैं। पहले दाने बहुत ज्यादा थे, अब कम हो गए हैं, खारिश होती है दानों में। अच्छा अच्छा, चलिए ठीक है, इंशाल्लाह आपको बताते हैं। इसमें यह है कि बाल जो आपके गिर रहे हैं इसके लिए सबसे अहम चीज़ यह है कि आप आंवला मंगवा लीजिए और उसको अच्छी तरह साफ़ करके पिसवा लीजिए, और तकरीबन 4 ग्राम यानी कि चाय का 1 चमचा सुबह और 1 चमचा शाम आप इसको पानी में घोल के पी लीजिए, या इसी तरीके से फांक लीजिए। 4 ग्राम पिसा हुआ आंवला ये आप लीजिए, और जहाँ तक बालों के लिए उसके लिए आप 4 किस्म के ऑयल ले लीजिए। इसमें सबसे पहले रोगन जैतून है, इसके बाद इसमें रोगन कलुंजी है, इसके बाद इसमें रोगन कद्दू है, और उसके बाद रोगन बैसे मुर्ग यानी अंडे का तेल। ये चारों तेल ले लीजिए, उसको हम वज़न ले लें 60-60 मिलीलीटर जो का आता है पैकिंग, तो उसे आप एक जगह मिला लीजिए और उसके बाद अपने बालों में ये लगाइए, इससे इंशाल्लाह ताला बहुत बेहतरी आ जाएगी। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी मुल्तान से कॉल है हमारे पास। जी अस्सलाम वालेकुम। हकीम साहब, जो पिछले हफ्ते आपने बताया था ना घुटनों के दर्द के लिए गोंद जतीरा 5 ग्राम दूध से लेना, वो दोबारा रिपीट कर दे। चलें वो नुस्खा बता दूंगा। देखिए मैंने जो नुस्खा बताया था उसमें 2 नुस्खे हैं इसके लिए घुटनों के दर्द के लिए। एक तो मैंने बताया था गोंद कीकर अगर आप 100 ग्राम लेती हैं तो उसमें 10 ग्राम कलौंजी डाल दीजिए और उसको पिसवा लीजिए, और ये आप जो है सुबह के वक्त 1 चाय का चमचा 5 ग्राम और शाम के वक्त गर्म पानी या गर्म दूध से ले लीजिए। दूसरा मैंने जो इससे पहले जो बताया था वो बताया था गोंद कतीरा जो है सिंपल सा आप ले लें, और इसे जो है 5 ग्राम सुबह और 5 ग्राम शाम लें। तो इसमें यह है कि जो भी चीज़ आपको मिल जाती है इन दोनों नुस्खों में से कोई एक कीजिए, दोनों एक साथ मत कीजिएगा तो ज़्यादा बेहतर है, लेकिन गोंद कीकर वाला नुस्खा जो है वो घुटनों के दर्द में अमूमन बेहतर रहता है। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। हकीम साहब, आपने एक दफा क्वारगंदल बताई थी असाबी कमजोरी के लिए ना, वो जरा नुस्खा प्लीज रिपीट कर दीजिएगा। ठीक है जनाब, ठीक। देखें ग्वार गंदल जो है जिसे हम एलोवेरा भी कहते हैं, ये अमूमन शियाटिका या जो दर्द वगैरह जिस्म में होते हैं उनके लिए बहुत उम्दा है। इसमें मैं जो मैंने चीज़ बताई थी कि उसमें अंदर का जेल निकाल लीजिए ग्वार गंदल का, और इसे तकरीबन 1 टेबल स्पून के करीब ये जेल जो है आप सुबह के वक्त 1 चमचा जैतून के तेल के साथ ले लीजिए, तो इससे जो है दर्द वगैरह बेहतर हो जाते हैं। और ग्वार गंदल अमूमन थोड़ा सा मामूली सा कड़वा होता है, वो 1-2 मरतबा आप पियेंगे तो बेहतर हो जाएगा। अगर ग्वार गंदल आपके घर पर उसका पौधा है तो उसका तरीका ये है कि कहीं से अरके गुलाब आपको मिल जाए तो उसमें पानी के बजाय अरके गुलाब आप डालिए, तो उसका टेस्ट जो है वो कड़वाहट ख़त्म हो जाती है, वो बेहतर हो जाता है। तो वो ग्वार गंदल जो कि अरके गुलाब से पला हुआ हो तो वो ज़्यादा बेहतर होता है, उसका इस्तेमाल किया जा सकता है। हमारे पास एक कॉलर है। जी अस्सलाम वालेकुम। अच्छा, तो ये हमारे पास कॉल ड्रॉप हो गई। हमारा आज का टॉपिक चूँकि दूध पर है और हमने बकरी के दूध के मुतालिक भी बनाना है कि ये इंतहाई बेहतरीन दूध है माँ के दूध के बाद, जो बच्चों के लिए जो दूध होता है वो बकरी का दूध, वो बच्चे जिनको कुसह की बीमारी होती है रेक्टस जिसे कहते हैं उनके लिए बड़ी उम्दा। प्री मेच्योर बच्चे जो होते हैं उनके जो बहुत कमज़ोर हो जाते हैं, अमूमन प्री मेच्योर जो बच्चे होते हैं उनको बकरे की या बकरे की जो खाल या پہلے زمانے میں وہ ہوتا تھا، لیکن اب بڑے اچھے گرم قسم کے جو چیزیں آ گئیں اس میں لپیٹ کے رکھا جاتا ہے، اور اس کے ساتھ ان کو جو ہے صرف بکری کے دودھ کے اوپر اگر رکھیں تو ان کی گروتھ اچھی ہوتی ہے، اور اسی طریقے سے خوبصورتی کے لیے بھی بہت عمدہ ہے کہ بکری کا دودھ اگر آپ ابالیں اور اس کے بعد اس میں بہت معمولی سی جھلی سی بلائی آتی ہے، وہ بلائی چہرے پہ لگانے سے بہت زیادہ رنگت جو ہے بہتر ہوتی ہے، اور اس کے پینے سے ہڈیاں جو ہے فوری طور پہ جو ہے مضبوط ہونا شروع ہو جاتی ہیں، اس میں کیلشیم ایک وافر مقدار میں. ہمارے پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم. ہلو السلام علیکم عظیم صاحب. وعلیکم السلام. کون کہاں سے؟ عظیم صاحب فرا بول رہی ہوں لاہور سے. جی کیسی ہیں آپ؟ جی شکر اللہ کا. جی فرمائیے. عظیم صاحب میں نے آپ سے دو سوال کرنے تھے. جی جی. ایک تو یہ کہ میرا بیٹا 8 سال کا ہے، وہ جب رات کو سونے لگتا ہے تو اس کے کان بہت زیادہ گرم ہوتے ہیں، ریڈ ہوئے ہوئے ہوتے ہیں. ٹھیک. تو وہ تنگ ہوتا ہے، اسے نیند بھی نہیں آتی. کچھ کھانے کے لیے بتا دیں یا لگانے کا بتا دیں کچھ؟ ٹھیک ہے. دوسرا میں نے آپ سے پوچھنا تھا کہ جو ناریل کا تیل ہے وہ سنا کہ پینے میں بہت اچھا ہوتا ہے، تو کیا یہ باڈی میں جم تو نہیں جائے گا؟ ٹھیک ہے جناب. ٹھیک. مجھے بات بڑا دلچسپ سوال کیا ہے انہوں نے کہ جو بناسپتی گھی تو ہم خوب کھائیں لیکن ناریل کا تیل جو ہے وہ جسم میں جا کے جم جائے گا. یہ تو میں ان کے سوال کا ذکر کر رہا ہوں. انہوں نے ایک سوال کیا کہ کان سرخ ہو جاتے ہیں، کان سرخ ہونے کی وجہ جو ہے ایک الرجی ہوتی ہے. اس میں جو سب سے اچھی چیز ہے کہ آپ تباشیر لے لیجئے 50 گرام، سندل سفید لے لیجئے 50 گرام، مصری لے لیجئے 100 گرام. ان تینوں چیزوں کو اچھی طریقے سے پیس لیجئے، اور پیسنے کے بعد تقریباً 2-2 گرام یعنی کہ 1/4 ٹی اسپون پاؤڈر پانی میں گھول کے ایسی طریقے سے بچے کو کھلائیے، تو اس سے انشاءاللہ آہستہ آہستہ یہ سرخی والا معاملات ہیں یہ بہتر ہونا شروع جائیں گے. کھیرا بھی اس سلسلے میں بہت عمدہ چیز ہے کہ کھیرے کا پانی جو ہے کان کے لوؤں میں لگایا جائے تو انشاءاللہ اسے بہتری جائے گی. ناریل کا تیل صحت کے لیے بہت عمدہ ہے، اور اب نئی ریسرچ، جس سے پہلے کہا جاتا تھا کہ اس میں کولیسٹرول ہوتا ہے، لیکن اب یہ کہا گیا ہے کہ یہ ریسرچ بھی بتا رہی ہے کہ ناریل کا تیل لگانے میں بھی بہت عمدہ ہے اور کھانے میں بھی بہت عمدہ ہے، اور اس کے بہت فائدے ہیں، لیکن شرط یہ ہے کہ ناریل کا اصل تیل ہونا چاہیے. ناریل کے تیل کھانے سے ہڈیاں مضبوط ہوتی ہیں، ناریل کے تیل کھانے سے جگر کو طاقت پہنچتی ہے، ناریل کا تیل جو ہے سرخ ذرات کو بہتر طریقے سے پنپنے دیتا ہے، ناریل کا تیل جو ہے ہماری صحت کے لیے بہت اچھا ہے، اور عموماً جو خوبصورتی اور ایک نیرشمنٹ جو جلد کے اندر آتی ہے اس کے لیے بہت عمدہ ہے، اور ہمارے بال جو ہے اس کو سیاہی قائم رکھنے کے لیے اور مختلف معاملات کے لیے ناریل کا تیل استعمال بھی کیا جاتا ہے، تو اسے کھا بھی سکتے ہیں اور لگا بھی سکتے ہیں. ہاں پاس ایک کالر ہے، ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں نے پوچھنا ہے کہ میرے پیٹ میں نا درد ہوتی ہے. اچھا. تو جب ڈاکٹروں کی دوائی کھاتی رہتی ہوں تو کچھ دیر ٹھیک رہتی. کس جگہ پہ درد ہوتا ہے آپ کو زیادہ؟ پیٹ کے نچلے حصے میں زیادہ ہوتی ہے اور پہانا کرنے کے بعد. اچھا. چلیں ٹھیک ہے جناب، میں بتاتا ہوں. دیکھیں پیٹ کا درد جو آپ بتا رہی ہیں، اگر یہ فم معدہ یعنی کہ معدے کے منہ کے اوپر کا درد ہے تو الگ ہے، لیکن آپ بتا رہی ہیں نیچے کی طرف بیلی کی طرف اگر ہوتا ہے تو یہ اس کے لیے آپ ایک وہ لکھ لیں، تو ایک قہوہ لکھ لیں جس کے اندر الائچی کے دانے آپ لے لیں، کالی الائچی جو ہے اس کے دانے لے لیں اور اس کو اچھی طریقے سے پیس کے اس میں مصری ملا لیں، اور یہ کھانا کھانے سے پہلے آپ لے لیا کیجئے، اور اسی طریقے سے کھانے کے بعد ایک قہوہ لیجئے جس میں 4 چیزیں ہیں، ادرک 2 انچ کا ٹکڑا، پودینے کی 40 پتیاں، سونف کا 1 چمچہ، اور اس میں چھوٹی الائچی ڈلے گی، اس میں بڑی الائچی کے دانے، اس میں چھوٹی الائچی ڈلے گی، اس کو 1 گلاس پانی میں اچھی طریقے سے ابال لیجئے، اور پھر کھانے کے بعد یہ قہوہ پیجئے، اور رات کو سونے سے پہلے جو ہے 5 انجیر جو ہے پانی میں گرم کر کے اس کو نرم کر کے کھائیے، تو انشاءاللہ تعالی آپ کو قبض بھی نہیں رہے گا اور آپ کا پیٹ کا درد کنٹرول ہو جائے گا. ہمارے پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. کال ہمارے پاس ڈراپ ہو گئی میرے خیال ہے. تو ناظرین یہ آپ کے سوالات کے جوابات ہم نے دیے، مزید آپ کے کالز ہم لیں گے. یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں، ملتے ہیں آپ سے مختصر سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے پاس ایک کالر ہیں، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. چلیے تلسی بھون کر 10 گرام صبح شام کے لیے فرمایا تھا جی جی, تو وہ کیا 10 گرام ایک ٹائم میں لینی ہے یا دو ٹائم میں؟ اور دوسرا یہ ہے کہ اگر جو گلوکوز ہے وہ فاسٹنگ میں 99 یا 100 ہو تو اس سے وہ کیا کہ اس بڑے نہ اور کم ہو جائے, اس کے لیے ذرا کچھ فرما دیں کہ کیا لینا چاہیے. یہ فاسٹنگ کی شوگر بات کر رہے ہیں؟ ہاں جی فاسٹنگ کی. جی میں بتا, بہت شکریہ. تو تیسری جی یہ کہ گلے کی خراش کے لیے کچھ بتا دیں, ذرا آج کل کا موسم ہے نا تو گلے میں بڑی خراش رہتی ہے, ذرا کھانسی سی ہلکی ہلکی. اچھا آل رائٹ سر, بالکل ٹھیک, مہربانی جی, تھینک یو, السلام علیکم. فیصل آباد سے ارشد صاحب نے بتایا کہ السی بھون کر, تو اس میں سب سے بڑی بات تو یہ ہے کہ السی کے بہت فائدے ہیں, اور اس میں جو آپ نے پرابلم بتایا ہے کہ شوگر 110 یا, تو شوگر نارملی جو ہے وہ 110 تک جو ہے وہ شوگر نہیں ہوتی, لیکن السی کا خاصا یہ ہے کہ یہ اگر آپ 10 گرام صبح 10 گرام شام کو آپ لیں, اور اس کو لینے سے آپ کی شوگر بھی کنٹرول رہتی ہے, بلڈ پریشر کنٹرول رہتا ہے, اسی طریقے سے یہ کئی امراض کے لیے بہت اچھا ہے. میں نے اس سلسلے میں یہ کیا ہے کہ السی کو انشاءاللہ تعالی بہت جلد ہم ساشے کے اندر ہم لے کر آئے ہیں تاکہ آپ کو مشکل نہ ہو, ساشا کھولا اور میڈیکیٹڈ ہم انشاءاللہ آپ کو پیش کریں گے, تو وہ آپ ضرور استعمال کیجیے گا. شوگر کی آپ بالکل فکر مت کیجیے, اور اسے جو ہے آپ اسی طریقے سے جو ہے فی الحال آپ یہ السی لیتے رہیں. کراچی سے ایک ہمارے پاس آف کال تھی, اس میں ضمیر صاحب نے بتایا کہ کریٹینین کا مسئلہ ہے. میں نے پہلے بھی عرض کیا کہ گردے کے معاملے میں تھوڑی سی تحقیق ضروری ہوتی ہے. آپ پروگرام کے آخر میں میرے نمبر چلیں گے, آپ اس میں فون کر کے میرا کلینک پہ رپورٹ لے کے آ جائیں تو انشاءاللہ میں بتاؤں گا. لیکن فی الحال آپ یہ کریں کہ عرق گلاب سے آتشہ, اسے غور سے سن لیجئے, عرق گلاب سے آتشہ آپ بازار سے لے لیجئے, اور اس کے بعد قسط شیری جو ہے وہ پسوا لیجئے 10 گرام, یعنی کہ 1 ٹیبل اسپون قسط شیری صبح کے وقت عرق گلاب 1 پیالی کے ساتھ آپ لیں گے, تو اس سے انشاءاللہ آپ دیکھیں گے 11 سے 12 دن کے اندر کریٹین کی پرسنٹیج انشاءاللہ بہتر ہوتی ہے. میں نے جن مریضوں کو دیا ان کو بہت بہتری ہوئی, اور اللہ پاک نے اس میں شفا رکھی. شورکوٹ سے ایک کال تھی ہمارے پاس, اور انہوں نے بتایا کہ ان کو تیزابیت اور میدے کا مسئلہ بتایا. میدے کے لیے جو سب سے عمدہ چیز آپ کے لیے ہے وہ یہ ہے کہ آپ زرشک لے لیں 100 گرام, سوکھا انار دانہ لے لیں 100 گرام, اور ان دونوں کو پانی میں اچھی طرح ابال کے اس کا زلال یا جو پیسٹ ہوتا ہے گا وہ سنبھال کے رکھیں, اور 2-2 چمچے صبح شام کھانے سے پہلے لیجئے, اور اسی طریقے سے کھانے کے بعد جو ہے وہ آپ قہوہ کا استعمال کیا کیجئے, جس میں پودینہ شامل ہے 40 پتیاں, ادرک تونچ کا ٹکڑا, سونف 1 چمچہ, اور چھوٹی الائچی جو ہے 2 عدد, اس کو پانی میں ابال کے اس کا قہوہ استعمال کیجئے, اور گڑ کا استعمال آپ زیادہ سے زیادہ کیجئے, کہ کھانے کے بعد میٹھا کھانا سنت بھی ہے, تو تھوڑا سا گڑ آپ لے لیں, اور گڑ پرانا جو سرخ قسم کا جو ہوتا ہے گا وہ لیجئے, اور اس کا استعمال کرنے سے بھی پیٹ کے مسائل اور کافی میدے کے مسائل بھی حل ہو جاتے ہیں. ہاں پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے بول رہا تھا؟ کہ جی کرو گرمی کے آپ نے بتایا تھا ارکے کاسنی اور ارکے جوائنا, آپ نے بولا تھا ایک پیالی لے لیں. جی جی ہم وزن لے لیں دونوں, تو آپ طریقہ کار بتا دیں کیسے کھانے ہیں. آپ کو مسئلہ کیا ہے وہ بتائیے. گرمی اور میدے کی ہے جی. جی کرو میدے کی گرمی. اچھا گرمی کے لیے ٹھیک ہے. میں آپ نے جی آپ نے بولا تھا ارکے کاسنی اور ارکے, تو آپ نے استعمال کیا؟ جی آپ نے طریقہ کار نہیں بتایا, میں نے پوچھنا تھا. اچھا چلیں ٹھیک ہے, میں آپ کو بتاتا ہوں. کال کا بہت بہت شکریہ. دیکھیں عموماً کاسنی کا بڑا خاصہ ہوتا ہے کہ وہ جگر کی گرمی کے لیے, میدے کی گرمی کے لیے بہت اچھا ہوتا ہے, اور ہاضمے کا نظام اگر بہتر نہ ہو تو اجوائن اگر لی جائے, تو یہ دونوں چیزیں میں نے کہا تھا کہ اسے آپ ہم وزن لے لیں, اور تقریباً آپ سمجھیں کہ 6 عدد جو ہے ٹیبل اسپون, 6 ٹیبل اسپون کاسنی کے اور 6 ٹیبل اسپون جو ہے اجوائن کے, دونوں عرق کے آدھ بازار سے لے لیجئے, اور اس کو تقریباً دونوں ملا کے آدھی پیالی ہو جائے گی, یہ آپ دوپہر اور رات کو کھانے کے بعد لینا شروع کر دیجئے, تو اس سے انشاءاللہ تعالی بہتری ہو جائے گی. ہمارے پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام, میرا نام ادیبہ ہے اور میں منڈی باول دین سے بات کر رہی ہوں. ڈاکٹر صاحب میرے نا جوڑوں کو بہت زیادہ درد ہے, اور میری ایج 31 है, तो एक मेरा बच्चा है, तो मुझे बहुत ही ज्यादा मसाइल है घुटनों में, छोटे जोड़ों में, और मतलब कि वॉक भी करती हूँ, जो भी कोई एलोपैथिक होम्योपैथिक सारी मेडिसिन खाई लेकिन आराम नहीं आ रहा, तो मुझे बहुत परेशानी है, मुझे जोड़ों के दर्द का कोई मसला। जोड़ों के दर्द में आपके घुटना भी शामिल है या नहीं? घुटने भी, घुटनों में इतनी ज्यादा नहीं होती लेकिन पाँव में बहुत ज्यादा, पाँव की हड्डियों में, हाथों की, जो सुबह उठती हूँ स्वेलिंग होती है, हाथ अकड़े होते हैं, जब आहिस्ता आहिस्ता मूविंग करती हूँ उनको मूवमेंट होती है, फिर आहिस्ता आहिस्ता कुछ बेहतर होते हैं, लेकिन थोड़ा सा काम करने से फिर दोबारा शुरू हो जाती है, तो बैठूं थोड़ी देर तो उठने नहीं होता, उठ जाऊं तो फिर बैठने में इतनी दिक्कत होती है। शुगर तो नहीं है आपको? शुगर नहीं है मुझे, मुझे मुझे उन्होंने ना, मैंने चेकअप करवाया था तो डॉक्टर साहब ने बताया था कि आपका यूरिक एसिड ज्यादा है, तो आपको गेंठिया का मसला है, आपको ये सारी जिंदगी आपके साथ साथ चलेगा, तो मैं तो बहुत चार गई हूँ और 4-5 साल से ये मुझे मसला है, और मेरा किसी भी वजह से ठीक नहीं, और मैंने एलोपैथिक खाई थी, वो सारे कहते थे कि ये इतनी ठीक नहीं होती, इसके साइड इफेक्ट होते हैं, फिर मैंने 3-4 साल से मैं होम्योपैथिक खा रही हूँ लेकिन मुझे आराम नहीं आ रहा। डॉक्टर ने आपको जो गोली दी थी तो उससे फर्क पड़ा था आपका यूरिक एसिड 7 से नीचे आया था? बस इस तरह टाइम पास, जिस तरह होम्योपैथिक भी इस तरह होता है कि हो सकता है ये मुझे खाने से थोड़ी बहुत मतलब कि चल फिर लेती हूँ, इतनी काबिल हूँ कि वॉशरूम जाऊँ, वॉशरूम में उठने नहीं होता, बैठी हूँ कोई काम करने के लिए पाँव के बाल बैठी हूँ तो फिर उठने नहीं होता, पाँव बहुत ज्यादा दर्द करते हैं। ठीक है जनाब, ठीक है जनाब, हम आपको जवाब देते हैं इसका, बहुत शुक्रिया। देखिए बात यह है कि जब इतना पुराना आपका मर्ज हो गया हड्डियों के दर्द का, तो इसमें सबसे पहली चीज़ ये कि बार दफ़ा विटामिन डी की डेफिशिएंसी भी हो जाती है और दूसरे मामलात हो जाते हैं। यूरिक एसिड के लिए जो सबसे पहले मैं एक नुस्खा आपको दे दूं कि आलू का जूस बड़ा उम्दा होता है, कि आलू आप अच्छी तरह धो लीजिए और उसके बाद जो सेब का जूस जिस मशीन में निकालते हैं उसमें आधी प्याली आप आलू का जूस निकाल लीजिए और उसमें आधा पानी मिला लीजिए, एक प्याली सुबह और एक प्याली शाम, यानी कि आधा पानी और आधा आलू का जूस सुबह शाम आप पीजिए। ये सिर्फ आप 2 हफ्ते पियेंगे तो आपका यूरिक एसिड जो है इंशाल्लाह काफ़ी नीचे आ जाएगा, ये बड़ी उम्दा चीज़ है। और इसी तरीके से आप अगर सफ़ेद ज़ीरा जो है ले लीजिए और उसे भून कर रखिए, दिन में 3-4 मरतबा छालिया की तरह उसको चबा लीजिए, तो ये चीज़ इससे कंट्रोल जाएगी। दर्दों के लिए जैसे मैंने अर्ज़ किया कि ख़वातीन में बड़े और मामलात भी होते हैं, तो इसमें गोंद बड़ी उम्दा चीज़ होती है, गोंद कीकर ले लीजिए आप 100 ग्राम और कलौंजी ले लीजिएगा 10 ग्राम, तो इन दोनों को पीस लीजिए और सुबह के वक्त 1 टेबल स्पून यानी कि 5 ग्राम ये दवा ले लीजिए, इससे इंशाल्लाह आपके काफ़ी मामला बेहतर हो जाएंगे। हमारे पास एक कॉलर है एबटाबाद से, जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। जी उरूसा जी, मेरे हस्बैंड है उनको ना ये मैदे का मसला है, वो गैस भी बन जाती है कभी, वो सर में चली जाती है, अगर दबाएं तो डकार आते हैं, काफी सालों से ये मसला है ना। ठीक है, गोश्त कौन सा खाते हैं आप लोग? जी गोश्त कौन सा खाते हैं आपके हस्बैंड? गोश्त सारा ही खाते हैं, गाय का, ये भैंस अच्छा। का, मुर्गी, मुर्गी खाएं तो फिर ज्यादा हो जाती है। ठीक ठीक। और डकार आते हैं कभी, वो दिल की तरफ चली जाती है कभी, टांगों में इस तरह से ना जी, तो जी। फिर डकार आते हैं, जगह को अगर दबाएं तो डकार आते हैं। ठीक है ठीक। और मेरे मुंह पे ना ये काले वाले तिल भी बहुत हैं और साथ में छाइयां बन रही हैं ना। ठीक, उसके लिए कुछ बता दें। चलें ठीक है जनाब, बहुत शुक्रिया। देखिए बात ये है कि मैंने गोश्त का इसलिए पूछा कि ये जो सारी आपने सिम्टम्स बताए इसमें आप अपने शोहर को हर किस्म का गोश्त जो है वो फ़िलहाल 6 हफ्ते तक बंद करवा दीजिए और सब्जियां और दालों में चने की दाल बंद करवा दीजिए, दालें और दीजिए और हर किस्म की सब्ज़ी मौजूद है उसका इस्तेमाल कर सकते हैं, और जौ का दलिया जो है वो उसका इस्तेमाल ज़्यादा से ज़्यादा करें, यानी कि चावल और रोटी की जगह अगर जौ का दलिया पका लिया जाए और उसमें सालन वगैरह डाल के इस्तेमाल करें तो वो आप ये कीजिए। और नंबर 2 आप ये कीजिए कि जैसे मैंने एक नुस्खा दिया था कि इसमें 4 चीज़ें हैं, इसमें सूखा आलू बुखारा आपको लेना है, इसमें ज़रिश्क लेनी है, इसमें आपको अनारदाना लेना है और इसमें आपको इमली लेनी, ये 4 चीज़ें आप 50-50 ग्राम लेके 1 लीटर पानी में, बल्कि 2 लीटर पानी में उबालिए और अच्छा खासा जब पानी जल जाए और उसका सत पूरा निकल जाए तो उसे छान कर रखिए और کے بعد زرش جو ہے 50 گرام جو ہے اس کو پیس کے اس میں آخر میں ڈال دیجئے، یہ دوا تیار ہو گئی، یہ دوا اپنے شوہر کو دیجئے۔ ان کا مسئلہ جو ہے وہ جگر کا بھی ہے اور معدے کا بھی ہے، دونوں چیزیں، تو یہ معجون دیجئے۔ اور اسی طریقے سے ادرک کا استعمال زیادہ کر دیجئے، ادرک دودھ میں گرم کر کے بھی دیجئے، اور چائے جو بھی وہ پئیں، وہ گھر میں پئیں یا باہر پئیں، تو اس میں ادرک ڈلوا دیا کریں، تو اس سے انشاءاللہ تعالی یہ مسئلہ حل ہو جائے گا۔ ہمارے پاس ایک کالر ہیں، صفیہ صاحبہ کراچی سے۔ جی السلام علیکم۔ جی وعلیکم السلام، آپ کیسے ہیں؟ اللہ کا شکر، آپ فرمائیے۔ جی میرا مسئلہ یہ ہے کہ میرا ہارمون پرولیکٹن یہ بڑھ گیا ہے، جس کی وجہ سے اولاد نہیں ہو رہی ہے۔ پرولیکٹن ہارمون، تو 6 سال ہو گئے ہیں شادی کو، اور میں نے کسی سے سنا تھا کہ کریلے کے بیج، میتھی کے بیج اور جامن کے بیج، کلونجی، یہ سب جو ہے نا 10 گرام لے کے اس کا کہوہ بنا کے پی لیں تو اس سے فرق پڑے گا، لیکن وہ میں نے پیا تھا، اس سے فرق مجھے پڑا نہیں۔ اور کسی نے یہ بھی مجھے کہا تھا کہ میتھی جو ہوتی ہے سب پتوں والی، وہ بھی اس کا کہوہ پیے صبح شام تو اس سے فرق پڑے گا، لیکن مجھے اب آپ سے میری بات ہو گئی، میں آپ سے ہی بات کرنا چاہ رہی تھی، کوئی ایسا نسخہ بتا دیں گھریلو کہ جو ہے مجھے مطلب فائدہ مل جائے۔ میں آپ سے ہی بات کرنا چاہ رہی تھی، جیسے ٹرائی کر رہی تھی، آج اللہ کا شکر ہے کال آخری مومنٹ میں مل گئی۔ ٹھیک ہے بیٹی، ٹھیک، میں انشاءاللہ بتاتا ہوں۔ دیکھیں بات یہ ہے کہ یہ انفرٹیلیٹی کا کیس ہے، اور انفرٹیلیٹی کے اوپر اور چیزیں بھی دیکھنی پڑتی ہیں، پرولیکٹین کی پرسنٹیج ہو گئی، پھر ایکس کی گروتھ وغیرہ۔ مطلب یہ کہ آپ میرا نمبر ابھی آئے گا اسکرین پہ، یہ لے لیجئے، نمبر میرا آ رہا ہے، اور اس میں آپ یہ کرو، صفیہ آپ مجھ سے کال کر لو، تاکہ آپ کی رپورٹس وغیرہ میں اپنی کلینک پہ دیکھ لوں، پھر آپ کو صحیح مشورہ دے سکوں گا۔ انشاءاللہ انفرٹیلیٹی کا مسئلہ جو ہے وہ سولو ہو جائے گا آپ کا۔ انفرٹیلیٹی کا میں علاج کرتا ہوں، اور الحمدللہ کافی بچیوں کو فائدہ بھی ہوا ہے، تو آپ تشریف لے آئیے گا، اس کو دیکھ لیں گے۔ تو بنیادی طور پہ جو چیز ہے وہ آج ہم نے آپ کے سامنے جو رکھی اور جو پیش کی، اس میں یہ بتایا کہ دودھ کا استعمال جو ہے صبح کے وقت ناشتے کے ساتھ کیا جائے۔ بوڑھے افراد یا جو بچے گھر پہ موجود ہوتے ہیں وہ دودھ کا استعمال شام کے وقت کریں، اور رات کو سونے سے پہلے کا جو ہمارے پاس رواج ہے اس میں 2 گھنٹے کا وقفہ رکھیں گے تو دودھ کا آپ فائدہ لیں گے، ورنہ سمپل بات یہ ہے کہ دودھ کا فائدہ بالکل نہیں ہوتا اگر آپ اللٹپ طریقے سے لیں گے۔ تو یہ اوقات اگر آپ دودھ کے رکھیں۔ دوسری چیز یہ کہ جیسے میں نے عرض کیا کہ دودھ کئی قسم کے ہوتے ہیں، گائے کا دودھ کے اوپر آج میں نے کافی آپ کو لیکچر دیا اور یہ بتایا کہ گائے کا دودھ ہماری صحت کے لیے، ہمارے بچوں کے لیے، ہمارے بڑھوں کے لیے، ہماری لڑکیوں کے لیے، تمام چیزوں کے لیے بہت عمدہ چیز ہوتی ہے۔ عموماً پی سی او کے جو مسائل بڑھ رہے ہیں مرغی کی وجہ سے، اس کو اگر بند کر کے بھینس کا گوشت اگر آپ استعمال کریں، مرغی بالکل بند کر دیجئے، اور بھینس کا گوشت جو ہے وہ زیادہ بہتر ہوتا ہے بنسبت مرغی کے، تو وہ گوشت جو ہے اس کا استعمال کیجئے، اور گائے کے دودھ کا استعمال زیادہ سے زیادہ مروج کیا جائے۔ اور اسی طریقے سے بکری کا دودھ جو ہے، وہ بچے جو کہ کمزور ہیں، وہ بچے جو کہ انڈر ویٹ ہیں، اور وہ بچے جو کساہ کے مریض ہیں، یا جو بچے ڈیولپ نہیں ہوتے، یا وہ بچے جو اسپیشل چائلڈ ہوتے ہیں، ان کے لیے بکری کا دودھ بہت عمدہ چیز ہے کہ بکری کو حصول کیا جائے کہیں نہ کہیں سے اس کے دودھ کا، اور وہ دودھ اگر استعمال کیا جائے تو بہترین چیز ہے۔ دودھ ہمارے غذاؤں میں شامل رہنا چاہیے، لیکن بھینس کا دودھ کی بلائی اتار کے استعمال کیجئے، یا اس میں 3 حصوں میں دودھ اور 1 حصہ جو ہے پانی ملا دیجئے، تو وہ دودھ آپ کے لیے بہتر بن جائے گا۔ تو یہ بنیادی طور پہ یہ چیزیں تھیں۔ اپنے میزبان حکیم سید عبد الباسط کو اجازت دیجیے، کل انشاءاللہ کسی نئے موضوع کے ساتھ حاضر خدمت ہوں گے۔ السلام علیکم ورحمۃ اللہ۔